मा छन है बुढा हम दक्षिण मा बुढा सुब्बा पूर्व मा छ है सतासी धम पश्चिम मा बरा क्षेत्र ते बरा पारी त्यो डाँडा माथि ते बरा पारी त्यो डाँडा माथि बस्छन् मैना राजा मैना रानी किरात देव हुन्ती दुबै दिन्छन् आशिष खुशी मानी किरात देव हुन्ती दुबै दिन्छन् आशिष खुशी मानी बिजुवा बालाई दिउला बाती देऊ मार पेर भन्छन् किरात पुर्खा बसेका थिए त्यहाँ भन्छन् किरात पुर्खा बसेका थिए त्यहाँ पारु हाँग सुम्नीमा स्वर्गलाई बिर्सी घाँसेर प्रीति प्रकृति माझमा स्वर्गलाई बिर्सी घाँसेर प्रीति प्रकृति माझमा चिनो हृदयमा राखौला ढोगेर देव थापेर शिष युगौँ यु बाँचौला त्यही भएर पारी त्यो डाँडा माथि त्यही भएर पारी त्यो डाँडा माथि बस्छन् मैना राजा मैना रानी किरात देव हुन्ती दुबै दिन्छन् आशिष खुशी मानी किरात देव हुन्ती दुबै दिन्छन् आशिष खुशी मानी